चलिए अब असमा को देखते हैं, थोड़ी अल्फाज की वजाहत। फुसूकुन, गुनाह के मानों में। फा सीन काफ इसका रूट है। फिसकुन की जमा। अरबी में कहते हैं फसकुन फुलानुन, कोई शख्स दायरे शरीयत से निकल गया। इसी तरह आता है फसकर रुतब, ये एक मुहावरा है। इसका मानी क्या होता है कि खजूर का अपने खोशे से बाहर आना। तो फासिक फिर कौन शख्स होता है, जो शरीयत के अहकाम का इकरार तो करे लेकिन अमल न करे, खिलाफ वर्जी करे, कानून शिकन। जिदाल, बहम लड़ाई झगड़ा करना। जीम दाल लाम से इसम मस्तर है। जादी, सामान्य सफ़र। जा हमजा दाल से, उर्दू में भी ये लफ्ज़ हम बोलते हैं ना, ज़ादे राह ले लो, ज़ादे सफ़र, वही लफ्ज़ है ये। अरफातेन, मैदान अरफात इससे मुराद है। ऐन राफा इसका रूट है। इसम अलम है ये, यानी किसी चीज़ का नाम है, अरफात से लिया गया। इसको अरफात क्यों कहते हैं, तो बाज़ लोग कहते हैं कि जिब्राइल अलैहिस्सलाम ने आदम अलैहिस्सलाम को मनासिक हज की तालीम देते हुए अरफात में ठहरा कर कहा था आरफ़्ता, यानी क्या आपने इन अहकामात को पहचान लिया। तो आदम अलैहिस्सलाम ने फरमाया था हाँ, तो उसी वक्त से इसका नाम अरफात पड़ गया। और भी वजूहात होती हैं, मसलन यहाँ जाके बहुत सारे लोग दुनिया भर से आते हैं तो एक दूसरे से जान पहचान होने लगती है, और वल्लाहु आलम। आगे देखिए, मशअरिल हराम, पहाड़ का नाम है मशअरे हराम। मुज़दलिफा के एक बिल्कुल कोने पर है, वहाँ पर खड़े होकर इमाम साहब जब वो दुआ मांगते हैं और तकबीरात और ला इलाहा इल्लल्लाह का विर्द करते हैं। इसी पहाड़ का नाम कज़ख भी है। दुआलीन, भटके हुए, गुमराह। दुआत लाम लाम से इसम फ़ाइल है ये, जमा मुज़क्कर। दलालुन का मतलब होता है सीधी राह से हट जाना, ख्वाह कोई जानबूझकर हटे या गलती से, मिसप्लेस होना। कभी जैसे सफ़र में इंसान हो जाता है ना, जानबूझ के तो कम ही इंसान होता है लेकिन गलती से ज़्यादा होता है, तो इसमें दोनों ही मानी आते हैं। खलाक, हिस्सा। खा लाम काफ से, हर तरह की भलाई का मुअय्यन हिस्सा, भलाई का बड़ा हिस्सा, यानी वो फजीलत जो इंसान अपने अखलाक से हासिल करे, और इसका ताल्लुक इंसान के अखलाक से होता है, खुलुक है ना, असल में उसी से ये लफ्ज़ है। फिर आप देखिए कि एक और लफ्ज़ आज हिस्से के लिए आपके लिए आ रहा है, नसीबुन, हिस्सा। नून स्वाद बा से, नसब का मानी होता है किसी चीज़ को गाड़ देना, कहते हैं ना झंडा नसब कर दिया। तो नसीब क्या है, इसका मानी क्या हुआ, निशान के तौर पर गाढ़ा हुआ पत्थर। तो नसीब से फिर मुराद मुअय्यन हिस्सा, हमारी किस्मत का हिस्सा, हमें पसंद हो ना हो लेकिन वो हमारे लिए गाढ़ दिया गया। अच्छे हिस्से के लिए भी ये लफ्ज़ आता है और बुरे के लिए भी। तो गोया के बिलकदरी खैरी ही व शर्री ही मिन अल्लाह, तकदीर के बारे में हमारा ईमान यही होना चाहिए कि अच्छा है तो भी, बुरा है तो भी, हम उस पर राज़ी हैं। आगे देखिए, अलदुल खिसाम, झगड़ालू के माने में। अलद लाम लाल दाल से है, अफसल तफसील का सीगा है ये, और खिसाम खास स्वाद मीन से है, खसम झगड़े को कहते हैं। हरसा खेती। अलमिहाद ठिकाना, बिस्तर, गहवारा जिसे माँ की गोद होती है। मीम हा दाल महद। मर्दात इल्लाही, अल्लाह की रजामंदी पसंदीदगी, ये मुदाफ और मुदाफ अलैह है, और मर्दात जो है ये मस्तर है। रुऊफ़ुन, मेहरबान और शफकत करने वाला। अरबी में एक लफ्ज़ होता है रहमत और एक होती है राफत। राफत ये रऊफ़ से है, फ़र्क है दोनों में। इमाम ख़त्ताबी हैं एक डिक्शनरी के लिखने वाले, वो कहते हैं कि राफत और रहमत में फ़र्क है। क्या कि रहमत तो किसी मसलहत की बिना पर कभी नापसंदीदगी में भी होती है, लेकिन राफत नापसंदीदगी में तकरीबन नहीं होती। اور باپ کی شفقت کو بھی رعب کہتے ہیں. آگے دیکھیے سلمی اسلام سین لام میم کا فتن سب کے سب پورے پورے دللن سایہ زللن زلتن کی جمع ہے جو چیز سائے کی طرح سر پر ہو اسے زلہ کہتے ہیں. چھتری ہوتی نا امبریلا اس کو مزلہ کہتے ہیں عربی میں کیونکہ وہ بھی سایہ کرتی ہے. الغمام بادل غین میم میم سفید بادل کلاؤڈس کے معنوں میں یعنی غم کیا ہوتا ہے اس کا بھی یہی روٹ ہے نا. غم دل پہ چھا جاتا ہے نا تو چھائے ہوئے بادل یعنی عربی میں بادلوں کے لیے مختلف نام ہیں. برسنے والے بادل اور ہیں ہلکے پھلکے اور ہیں کہیں مطر ہے کہیں سیب ہے کہیں غمام ہے. تو یہ لفظوں کا فرق ان کے معنوں پہ ڈپینڈ کرتا ہے. چلیے اب تھوڑے سے افعال کو دیکھتے ہیں. فردا اس نے فرض کیا. فارادوات ضرب باب ہے. فرد مصدر فعل ماضی معروف واحد مذکر غائب. اس نے واجب کر لیا اس نے عزم کر لیا. تزودو تم زادہ راہ لے لیا کرو. زال حمزہ دال اس کا روٹ ہے. تفاعل باب تزود مصدر فعل امر جمع مذکر حاضر. افت تم سب واپس مڑے. فا یا دعات سے افعال افادت مصدر فعل ماضی جمع مذکر حاضر. افاظہ کہتے ہیں حج کے دن عرفات سے مینا جانے کو. قضیتم تم سب نے پورا کر لیا. قاف دعات یا دربا قدا ان مستر فعل ماضی جمع مذکر حاضر. قینا یہ جو لفظ ہے نا وقینا تو واو جہاں یہ عطف کی ہے اور کے معنوں میں اصل لفظ کیا ہے قینا. قی بچا نا ہم کو. آپ سوچ سکتے ہیں کہ ایک لفظ کا معنی عربی میں خالف قی کا لفظ ہے کیونکہ باقی اس کے لفظ گر گئے. بچا ہم کو واو قاف یا تھا واو بھی گر گئی یا بھی گر گئی پیچھے رہ گیا قاف بلکہ یا جو ہے یہ زیر کی صورت میں آ گئی. یعنی عربی زبان کی کیا کہنے ایسے لگتا ہے کہ ایک سائنس کا سوال حل کر رہے ہیں ہم لفظوں کو دیکھتے ہوئے. دربا باب ہے. وقایتن مستر ہے فعل امر واحد مذکر حاضر. کسی دکھ دینے والی نقصان دینے والی چیز سے بچانا. کتنی پیاری دعا مانگتا ہے انسان اللہ تعالیٰ سے لیکن اس کو خود ہی نہ پتا ہو تو کیا ملے گا. تعجلا اس نے جلدی کی عین جیم لام سے. تفاعل باب تعجل مصدر فعل ماضی واحد مذکر غائب. تأخرا وہ پیچھے رہ گیا حمزہ خارو سے. تفاعل باب تأخر مصدر فعل ماضی واحد مذکر غائب. یعجبو وہ بھلا لگتا ہے عین جیم با سے. افعال ایجاب مصدر فعل مدار واحد مذکر غائب. یہلکا وہ ہلاک کرتا ہے ہا لام کاف افعال اخلاق مصدر فعل مدار واحد مذکر غائب. زللتم تم نے لغزش کھائی تم نے ٹھوکر کھائی یا تم پھسل گئے سارے ہی معنی ٹھیک ہے اس کے لیے. ز لام لام سے دربا زلول مصدر فعل ماضی جمع مذکر حاضر. قدیا معاملے کا فیصلہ کر دیا گیا. قاف دعاجیا سے دربا قضاء مصدر فعل ماضی مجهول واحد مذکر غائب. چلیں حروف میں آج ثم پھر کے معنوں میں